www.attableek.com, The Reviver of Iman. اپنے مخالفین کی باتوں سے متاثر ہوتے تھے.

اس در کا اللہ تعالیٰ شان میں اشارہ ہو گیا کہ آپ نے رب کی تصویر اٹھانے کی مزاق کرتے ہیں. اس زمانے میں بھی ہنستے تھے صحابہ, ہنستے تھے غریب صحابہ برکار تصویر کرتے تھے. سب کا حکم ہے تم اپنے کام میں لگے رہو, یہ تو کتے بھوکے ہی رہ سکے. فرماتے ہیں آپ اپنے رب کی تسبیح و تحمید میں لگے رہے ہیں اور نمازوں میں مشغول ہیں, کتنی ہوتا ہے نمازوں میں مشغول ہیں اور دیگر عبادات میں بھی مشغولیت رکھیں, ذکر ہے تسبیح ہے تلاوت ہے سب میں مشغول رکھیں اور زندگی بھر آخری دم تک ان کاموں کی کاموں میں مشغول ہیں. یہ چیزیں تب اس کو دفع کرنے کا ذریعہ بنے گی. اللہ ذکر اللہ تطمئن کرو, کوئی آیت نہیں اللہ ذکر اللہ تطمئن کرو, آگاہ ہو جاؤ. قلوب کو اطمینان اللہ کے ذکر سے دس رکعت تسبیح پڑھ لیجیے. فرمایا امام بیضانی نے فرمایا ہے کہ اگر تم کو کوئی کلفت ہو وضو کرو, وضو کے بعد کوئی ہمیں کبھی محسوس ہوگی, نماز سے چھوڑیے. اس طرح پہ ان چیزوں کا یقین رکھنا ہم تمام مسلمانوں کے لیے ضروری ہے. یقین تو ہے عمل نہیں کرو, جب یقین رہے گا تو عمل نہیں ہوگا. جب یقین ہی نہیں ہے تو عمل کیا کرے, تلاوت کے ساتھ کرتے رہو, تلاوت سے نہیں کام بنے گا, تلاوت تو عمل کرنے سے کام بنے گا. دوستو بزرگو یہ دین ہے, یہ کتاب ہے, یہ دستور حیات ہے, اس کو ہر عمر میں ہم کو پیش نظر رکھنا ہوگا, تنگی میں بھی اور سختی میں بھی, فاقے میں بھی اور نعمت میں بھی, سب میں کرنا ہوگا. فرماتے ہیں اس سے معلوم ہوا کہ جب کوئی رنج و غم کی صورت پیش آئے تو خالی کے کائنات جلد مزدور کی طرف زیادہ سے زیادہ توجہ کی جائے. دکھ رہا وہ سب کو پھنسی دکھ رہا بہت زیادہ تفصیل ہے. کہتے اس سے معلوم ہوا کہ جب کوئی رنج و غم کی صورت پیش آئے تو خالی کے کائنات جلد مزدور کی طرف زیادہ سے زیادہ توجہ کی جائے. حضرت حذیفہ رضی اللہ تعالیٰ نے بیان فرمایا کہ نبی اکرم صلی اللہ علیہ وسلم کو جب کوئی فکر مندی والی بات پیش آتی تھی تو نماز پڑھنے لگتے تھے, کوئی پریشانی ہوئی نماز پڑھنے لگے, یہاں نماز کو چھوڑ دیتے ہیں. بہت سے ہم نے خود دیہات میں سنا کہ ہمارے گھر دھان سوکھ گیا, ہم کیا نماز پڑھا ہے دھان سوکھ گیا, خود ہم نے سنا یہ پریشانیاں آ رہی ہیں, اپنا گائے مر گئی بیل مر گیا. اسی صورت میں نماز اور پڑھو تاکہ اللہ تعالیٰ تم سے راضی ہو جائے. ناراضی کی وجہ سے تمہارے کھیت جلا دیا تو ناراضی کا اور کام کر دے رہا, پریشانی تو بنے گی کبھی نہیں, اللہ بیچ نہیں سکتے. انہوں نے ہم کو پریشان کیا جب بھی اللہ پر پریشان ہوئے, اللہ میں پریشان ہوئے گھر میں جھوک دے کے تو پرواہ بھی نہیں ہوگی. کہتے ہیں نبی کریم صلی اللہ علیہ وسلم جب کوئی فکر مندی والی بات پیش آپ کو پیش آتی تھی تو نماز پڑھ دیتے. رسول کریم صلی اللہ علیہ وسلم مال جمع نہیں فرماتے تھے, جو آتا تھا خرچ کرنا دیتے تھے, انفاق کی سبھی اللہ کے راستے میں. یہ ہزار موٹے کی جیب میں روپیہ رکھا غائب ہو گیا, فکر نہیں اللہ کا تھا دے دیا. ہم نے بہت سے لوگوں کو دیکھا, کوئی ان کی دکان کروڑوں پہ بھی جب نہیں تھی تو وہ سر دے دیتا. اللہ جیسے ہم نے خود دیکھا, اس آدمی سے خود ملاقات مجھ سے میرے ہی آدمی ہے, کروڑوں روپے کی دکان لوٹی جا رہی تھی اور وہ سر گیا اللہ آپ نے دیا تھا آپ دے رہے ہیں سب دے جا دیجیے گیا پھر دوسرے کو مل جائے گا. یہ ہے میرے دوست ایمان کی بات یہ ہے اللہ دے رہا ہے اللہ دینے والا بھی ہے, اللہ ہی دینے والا, اللہ ہی نے دیا تھا. دیکھیے اسی ماں پر کوئی آنے پانی نہیں دے رہے, جب لوٹ ہے دیکھا میری دکان کروڑوں روپے کی میں نے دکان بھی دیکھا ہے, اس آدمی بھی دیکھا ہے, میں دوست ہوں کہا کہ اللہ آپ نے دکان دیا تھا آپ لے رہے ہیں میں راضی ہوں فصل زندگی پر. دوبارہ بھی ایسے ہوا اسی پر کر مجھے کام والا اس ملک میں نہیں رہ سکتا, جو آپ سے دبئی چلے وہ وہاں پاتار ہوگی جانا. اللہ تعالیٰ اللہ کے بندے ایسے ہوتے ہیں کہ اللہ کے فیصلے پرانے ہوتے ہیں. سب سے بڑا امتحان ایسے موقع پہ ہوتا ہے مومن کا کہ خراب ان کے فیصلہ ہو تو بڑا نہیں ہو, ایمان کا سب سے بڑا امتحان ایسی صورت میں ہوتا ہے فیصلہ ہوتا ہے اس کے خلاف بتائے, لیکن اللہ کا فیصلہ اللہ کے رسول کا فیصلہ حق ہے, راضی رہنے ہی میں ہم کو پتا ہے عافیت ہے. فرماتے ہیں فرماتے حضرت زبیر بن نفیل سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میری طرح یہ وحی نہیں بھیجی گئی ہے کہ میں مال جمع کروں, सारी दवा कर रहे हैं, मेरी तरफ ये वही नहीं भेजी गई है कि मैं माल जमा करूं और ताजिरों में से हो जाऊं, यह हदीस है, लेकिन मेरी तरफ ये भेजी गई है सब भी ध्यान देखूं मेरा शादी मेरी तस्वीर और मसब भी अरे अपने रब की तस्वीर आइए मुझसे कहा गया है, मेरे रब तस्वीर जा रही है जो हम के साथ मिली हुई हो और नमाज पढ़ने वाले में से हो जाए, ये तब मुझ पर वही ये आ रही है कि ये करो, ये करने का हुक्म सनातन है, तजारत से मना नहीं किया है, तजारत की तारीफ भी है, लेकिन किसकी तारीफ है, वो लोग जिनको तजारत अल्लाह के जिक्र से काफिल है उस तजारत की तारीफ की गई, तजारत बड़ा भयन मंदिर मिलता वैसा भी सन्मान के पार करने से वो रोकी नहीं तजारत उनको अल्लाह के जिक्र से नहीं रोकी, दोस्तों हमको आपको ये जिंदगी गुजारनी है तब कुछ मुताबा करो कहते तो फिर कपड़े भी गुजारते हो, तुम्हारा माल अयासी में फहाशी में जा रहा है, नाच गाने में जा रहा है, तुम अल्लाह से मदद के साथ तड़प कर रहे हो, अल्लाह हम सब लोगों को सही रास्ते पर रखे बनाते और नमाज पढ़ने वालों में से हो जाए हो, और मौत आने तक हमने रख के हमारे मौत आने तक हमने रख है मौत आने तक ये मौत रख करना है उस वक्त आदमी राहुल न रहे दोस्तों बुजुर्गो इस तालीमात से न बूढ़े मुस्तरिन हो सकते हैं न जवान मुस्तरिन हो सकते हैं, हजरत खुदैद इब्न अय्याज जवानों को खिताब करके फरमाते हैं अरे जवानों तुम काफिल हो, तुम समझते हो कि बुढ़ापे तक तो पहुंचोगे, नहीं पहुंच सकते, बहुत ऐसा होता है कि बौर आता है आम में उनमें किसी में उससे पहले आधी आती है और बहुत सब खत्म हो जाते हैं, तुम भी सब जो कि बुढ़ना आया है ये नहीं बूढ़े में ले जाएगा तुमको भी ले जाएगा, अभी परसों मेरे पास एक आया है मेरे के लड़के का अल्लाह कहा बना बहुत बड़े लोग, मैं भी मरीज हो गया है, मेरी माँ भी मरीज हो चुकी है इसी बात में परसों रखा रोका इतना रो रहा था मैं कह नहीं सकता जहां फिर खूबसूरत इतना लंबा रहेगा, मैं भी मुबतला हो चुका हूँ जहां मैं एहतकाम करते उसी बगैली की बात है, मैं भी मरीज हो चुका हूँ, मेरी माँ भी मरीज हो चुकी है, मेरी भाभी भी मरीज हो चुकी है कि 15 दिन उसके बराबर से बाकी है, क्योंकि वो भी मरी वो पूरा घर नहीं हो गया सब जवान, इस मेरा पर अल्लाह ताला से जवानों को भी राफी नहीं होने चाहिए इबादत से लिखा उन्होंने हजरत अय्याज ने लिखा है कि अरे जवानों को ये न समझो कि तुम बुढ़ापे तक पहुंचोगे, हो सकता है कि कोई आधी आवे कोई मर्द आए जवानी मिले, और फिर बूढ़ों को भी खिलाफ दिया उन्होंने अरे बूढ़ो ये जवान तो बुढ़ापे की मुंतजी है तुम किसी की मुंतजी हो बूढ़ों को, ये बात हजरत खुदैद इब्न अय्याज जो डाकू थे डाकू के सरदार थे लेकिन अहमदुल्लाह के सरदार हुए, ये बात कहा उन्होंने तब जब इंतहाई अल्लाह की याद में अल्लाह के दिन मशहूर थे उस वक्त कहा ऐसे लोगों तुम किधर जा रहे हो, बहरहाल हजरत अली भी फरमाते हैं उनका बात यह है अब दुनिया मुद्दरत हो अब दुनिया मुद्दरत हो बल आखिर तुम मुद्दरत हो, दुनिया पीर फैले जा रही है आखिरत सामने से आ रही है, बताओ किसका तुम मुकाबला करोगे, आखिरत तो आ रही है दुनिया जा रही है, दुनिया के पीछे पड़े हुए तुमसे भाग रही है, आखिरत जो आ रही है उसकी फिक्र तुमको नहीं, महाराज ये वाद है हजरत अली का वाद हजरत खुदैद इब्न अय्याज का वाद और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का वाद साफ नशर वो जवान काबिले मुबारकबाद जो जवानी में अल्लाह की इबादत करता नशा भी इबादत देता शाह नशर भी इबादत देता अल्लाह की इबादत देते जवान का सुनमा पड़ता है अर्श नीचे उसकी जगह मिली तमाम हदीसों में आयात में ये बरानून बयान है, अल्लाह हम सब लोगों को पेश नजर रखने की तौफीक मेहनत बनाए, क्योंकि मैं सबसे ज्यादा उम्र वाला हूँ इस वजह से मुझे ज्यादा फिक्र है, इसी फिक्र पे अपने को सुनाने के लिए मैंने कहा है तुम किसी मुंतजी जवान से मुंतजी है बुढ़ापे के और बूढ़े को भी किसी मुंतजी है, इस बिना पर हम सबको अपनी इस्लाह की फिक्र रखनी चाहिए, ये तो दुनिया है आती रहेगी बीमारी भी आएगी कहा भी आएगा सजा भी आएगा फकर फाका भी आएगा, लेकिन वहां के लिए तो हमने इंसान कसम जमाने की तमाम लोग घाटे हैं मगर वो लोग जो ईमानदार है जिन्होंने अमल सादे किया जिन्होंने तवासी बिलहा किया तवासी भी सब्र किया यही जो निजात पाने वाले हैं या ताकत है अल्लाह हम सबको इसके तौर पर जब आप الحمد لله رب العالمين.